سورة الملك. بسم الله الرحمن الرحيم. تبارك الذي بيده الملك وهو على كل شيء قدير، الذي خلق الموت والحياة ليبلوكم أيكم أحسن عملا وهو العزيز الغفور. الذي خلق سبع سماوات طباقا، ما ترى في خلق الرحمن من تفاوت، فارجع البصر هل ترى من فطور، ثم ارجع البصر كرتين ينقلب إليك البصر خاسئا وهو حسير. الله باجاري مهربان جي نالي سان شروع. ओ अल्लाह वॾी बरकत वारो आहे जंहिंजे हथ में सारे मुल्क जी बादशाही आहे ऐं उहो सभु कंहिं शइ ते वस वारो आहे। अल्लाह उहो आहे जंहिं मौत ऐं हयाती पैदा कई इन्हीअ लाइ तव्हां खे परखे त अमल जे करे तमामु चङो अव्हां मां केरु आहे, ऐं उहो ग़ालिब बख़्शण हार आहे। अल्लाह उहो आहे जंहिं सतन आसमाननि खे तबका तबका बणायो, ऐं ॾिसंदड़ तूं अल्लाह बाझारे जी बणावत में को फ़र्क़ु न ॾिसंदे। पोइ वराए नज़र करे ॾिस त किथे का फोट ॾिसे थो, पोइ वरी ब भेरा ॾिस त ज़रूर तुंहिंजी नज़र तोॾां झकी थी थकजी मोटंदी। ولقد زينا السماء الدنيا بمصابيح وجعلناها رجوما للشياطين وأعتدنا لهم عذاب السعير. وللذين كفروا بربهم عذاب جهنم وبئس المصير. إذا ألقوا فيها سمعوا لها شهيقا وهي تفور، تكاد تميز من الغيظ، كلما ألقي فيها فوج سألهم خزنتها ألم يأتكم نذير. قالوا بلى قد جاءنا نذير فكذبنا وقلنا ما نزل الله من شيء إن أنتم إلا في ضلال كبير. وقالوا لو كنا نسمع أو نعقل ما كنا في أصحاب السعير. فاعترفوا بذنبهم فسحقا لأصحاب السعير. أي بيشك دنيا جي آسمان کي ستارن جي ڏينهن سان سينگاريو اٿون، ऐं उन्हनि खे शैताननि जे छुटण लाइ बि बणायोसूं, ऐं शैताननि लाइ दोज़ख जो अज़ाब तयार कयो अथऊं। ऐं जिन पंहिंजे पालणहार जो इनकार कयो तिन लाइ दोज़ख जी सज़ा आहे ऐं उहा जाइ बुछड़ी आहे। जॾहिं खेन दोज़ख में उछलियो वेंदो तॾहिं उन जूं हींगूं ॿुधंदा ऐं उहो पियो उभामंदो, जो कावड़ खां ॼण त इझो थो फाटी, जंहिंमहिल कंहिं टोलीअ खे उन में पियो विझबो तंहिंमहिल दोज़ख जा दारोगा उन्हनि खां पुछंदा त तव्हां वटि को डेजारींदड़ पैगम्बर न आयो हो छा? चवंदा हाउ बेशक असां वटि डेजारींदड़ आयो हो, पर हुन खे कूड़ो जातोसूं ऐं चयोसूं त अल्लाह का बि शइ न लाथी आहे। अमी त रुगो वॾीअ गुमराहीअ में पियल आहियो। ऐं चवंदा त जेकॾहिं असीं ॿुधूं हा या समझूं हा त ज़ोज़खिन जी टोलीअ में कॾहिं दाख़िल न थियूं हा, पोइ पंहिंजो ॾोह पाण मञींदा, पोइ ज़ोज़खिन ते लानत हुजे शाल। إن الذين يخشون ربهم بالغيب لهم مغفرة وأجر كبير وأسروا قولكم أو اجهروا به إنه عليم بذات الصدور ألا يعلم من خلق وهو اللطيف الخبير बेशक जेकी पंहिंजे पालनहार खां पर पुठजंदा आहिनि तिन लाइ बख़्शिश ऐं वॾो अजर आहे। ऐं पंहिंजी ॻाल्हि ॻुझी ॻाल्हायो या उहा पधरी चओ त बेशक अल्लाह सीननि जो ॻुझ ॼाणंदड़ आहे। जंहिं पैदा कयो सो कीअं न ॼाणंदो, ऐं उहो ऊन्हे नज़र वारो ख़बर रखंदड़ आहे। هو الذي جعل لكم الأرض ذلولا فامشوا في مناكبها وكلوا من رزقه وإليه النشور أأمنتم من في السماء أن يخسف بكم الأرض فإذا هي تمور أم أمنتم من في السماء أن يرسل عليكم حاصبا فستعلمون كيف نذير ولقد كذب الذين من قبلهم فكيف كان نكير أولم يروا إلى الطير فوقهم صافات ويقبض ما يمسكهن إلا الرحمن إنه بكل شيء بصير الله اهو آهي جنهن زمين کي اوهان جي لاءِ تابع ڪيو تو ان جي رستن ۾ گھمو ۽ الله جي رزق مان کائو ۽ جيئرو ٿي ڏانهن کڙو ٿيڻو آهي अवी उन खां बेभवा थिया आहियो छा जो आसमान में आहे त मता अव्हां खे ज़मीन में ॻाए छॾे पोइ उते जो उते ज़मीन धुॾी। अवी उन खां बेभवा थिया आहियो छा त जेको आसमान में आहे सो मता अव्हां ते पहण वसाईंदड़ वाव मोकिले पोइ सिघो ॼाणंदो त मुंहिंजो डेजारुण कीअं आहे। ऐं बेशक जेकी उन्हनि खां अॻु हुआ तिन बि कूड़ भायो पोइ मुंहिंजी सज़ा कहिड़ी तरह थई। पंहिंजे मथां पखियुनि ॾांहुं न ॾिठो अथनि छा जे खंभड़ाटियूं टेड़े हलंदा आहिनि ऐं कॾहिं कॾहिं बंदि कंदा आहिनि। उन्हनि खे बाज़ारे अल्लाह खां सवाइ ॿियो को बि झले न रखंदो आहे, बेशक उहो सभु कंहिं शइ खे ॾिसंदड़ आहे। أَمَّنْ هَذَا الَّذِي هُوَ جُنْدٌ لَكُمْ يَنْصُرُكُمْ مِنْ دُونِ الرَّحْمَنِ إِنِ الْكَافِرُونَ إِلَّا فِي غُرُورٍ أَمَّنْ هَذَا الَّذِي يَرْزُقُكُمْ إِنْ أَمْسَكَ رِزْقَهُ بَلْ لَجُّوا فِي عُتُوٍّ وَنُفُورٍ أَفَمَن يَمْشِي مُكِبًّا عَلَى وَجْهِهِ أَهْدَى أَمَّن يَمْشِي سَوِيًّا عَلَى صِرَاطٍ مُسْتَقِيمٍ قُلْ هُوَ الَّذِي أَنشَأَكُمْ وَجَعَلَ لَكُمُ السَّمْعَ وَالْأَبْصَارَ وَالْأَفْئِدَةَ قَلِيلًا مَا تَشْكُرُونَ ओ अवां जो लश्कर कहड़ो आहे जो अवां के बाजारे अल्लाह खां सवाइ मदद डी काफ़िर रुगो भोले में पियल आहिन भला वो केर आहे जो जेकॾहिं अल्लाह पंहिंजो रिज़्क झले त इहो अवां खे रोज़ी डे बल्कि काफ़िर सरकशी ऐं हक़ खां नफ़रत में अड़िजी पिया आहिनि भला जेको पंहिंजे मुंहं भर ऊंधो किरियल हूंदो हुजे सो वधीक सिधे रस्ते वारो आहे या उहो जो सिधो सऊं सिधी वाट ते हलंदो हुजे चओ त अल्लाह उहो आहे जंहिं अव्हां खे पैदा कयो ऐं अव्हां जा कन ऐं अखियूं ऐं दिलियूं बणायाई अवीं थोरो अहसान मञींदा आहियो قُلْ هُوَ الَّذِي ذَرَأَكُمْ فِي الْأَرْضِ وَإِلَيْهِ تُحْشَرُونَ وَيَقُولُونَ مَتَى هَذَا الْوَعْدُ إِن كُنتُمْ صَادِقِينَ قُلْ إِنَّمَا الْعِلْمُ عِندَ اللَّهِ وَإِنَّمَا أَنَا نَذِيرٌ مُبِينٌ فَلَمَّا رَأَوْهُ زُلْفَةً سِيئَتْ وُجُوهُ الَّذِينَ كَفَرُوا وَقِيلَ هَذَا الَّذِي وَقِيلَ هَذَا الَّذِي كُنْتُمْ بِهِ تَدَّعُونَ چو تو اللہ اوہو آہے جے اوہاں کے زمین میں پکھیڑیو اے اوہی داؤس گڑ کیا ویندو اے کافر چوندہن تیو انجام کدیں پورو تھیندو جے کدیں سچا آئیو اے پیغمبر صلی اللہ علیہ खेन चओ त इहा ख़बर रुगो अल्लाह वटि आहे ऐं आऊं रुगो पधरो डेॼारींदड़ आहियां ऐं जंहिं महिल हुन अंजाम खे वेझो थियल ॾिसंदा त काफ़रनि जा मुंहं काराट जी वेंदा ऐं चइबनि त जंहिंखे तलबींदा हुओ सो ही आहे قُلْ أَرَأَيْتُمْ إِنْ أَهْلَكَنِيَ اللَّهُ وَمَنْ مَعِيَ أَوْ رَحِمَنَا فَمَنْ يُجِيرُ الْكَافِرِينَ مِنْ عَذَابٍ أَلِيمٍ قُلْ هُوَ الرَّحْمَنُ آمَنَّا بِهِ وَعَلَيْهِ تَوَكَّلْنَا فَسَتَعْلَمُونَ مَنْ هُوَ فِي ضَلَالٍ مُبِينٍ قُلْ أَرَأَيْتُمْ إِنْ أَصْبَحَ مَاؤُكُمْ غَوْرًا فَمَنْ يَأْتِيكُمْ بِمَاءٍ مَعِينٍ اے پیغمبر صلی اللہ علیہ وسلم کھین چو تا ڈٹھو اتھو تھا تا جے کڈے منہ کھے ایں جے کی موسا آہن تن کھے اللہ ہلاک کرے یا اللہ اساں تھے باج کرے تا کافرن کھے ڈکھو ایندڑ عذاب کھا کیر چھڈائندو اے پیغمبر صلی اللہ علیہ وسلم हेन चओ त उहो बाज़ारो आहे उन ते ईमान आंदोसूं ऐं मथुसि भरवसो कयोसूं पोइ सिघो ई ॼाणंदो त पधरीअ गुमराहीअ में केरु आहे ऐं पैगम्बर सलाहु वसलम खेन चओ त ॾिठो अथव छा त जेकॾहिं अव्हां जो पाणी हेठि पेही वञे त अव्हां वटि वहंदड़ पाणी केरु आणींदो